रेडियो अर्पण 104.5 मेगाहर्ट्ज यस अर्पण बुलेटिन को साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पंप सँगै फोन नम्बर 0556 5362 290 रंग रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामानहरू दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथै एसियन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। मल्टीलर्निंग एकाडेमी मैथ साइंस र टेस्ट नदी 5 विषय में मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई होने एटीच्यूट मल्टीलर्निंग एकाडेमी खैरानी 4 पर्सा नारायणी डेवलपमेंट बैंक को माथि मोबाइल 98452 46174। न्यायाधीश नियुक्तिको लागि भएको सिफारिशमा पुनरावलोकन नहुने न्याय परिषद सदस्य ढुङ्गानाद्वारा स्पष्ट। आर्थिक चलखेलको आधारमा सिफारिश गरेको नेपाल बारको आरोप। प्रधानमन्त्री कोइराला र नर्वेली प्रतिनिधि मण्डल बीच भेटवार्ता। नेपाल शान्ति र स्थायित्वतर्फ उन्मुख भएकाले ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह। ऐन कानून भए पनि कार्यान्वयन हुन नसकेकाले महिला हिंसा बढेको महिला अधिकार कर्मीको भनाई। महिला सभासदले संविधान सभामा आवाज सशक्त उठाउनु पर्नेमा जोड। बलिउडका सुपरस्टार नायक सलमान खान जेल जाने सम्भावना। काम चलाउ सरकारको विरोधमा थाइल्याण्डमा हजारौं प्रदर्शनकारी विरोध प्रदर्शनमा। र पाँचौं कार्यकालका लागि पनि उम्मेद्वार बन्ने फिफाका अध्यक्ष सेप ब्लाटरको घोषणा। आईपीएलमा आज पंजाब र बेंगलोर भिड्दै। नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ 5 बजेको अर्पण बुलेटिनमा स्वागत छ। सहकर्मी सुजितासँगै म ध्रुवराज। न्याय परिषद सदस्य केमनारायण ढुङ्गानाले सर्वोच्च अदालतका 8 स्थायी न्यायाधीश नियुक्तिको लागि भएको सिफारिशमा पुनरावलोकन नहुने स्पष्ट पार्नु भएको छ। उपयुक्त सक्षम इमान्दार र निष्ठावान व्यक्तित्वलाई सिफारिश गरेको भन्दै उहाँले कुनै पनि हालतमा निर्णयमा पुनरावलोकन हुन नसक्ने अझ व्यक्त गर्नुभयो। ढुङ्गानाले न्याय परिषदले धेरै अध्ययन गरेर मापदण्डभित्रै रहेर राम्रो निर्णय गरेको दावी गर्दै निर्णयमा अडिग रहने स्पष्ट पार्नुभयो। न्याय परिषद आफ्नो निर्णयमा अडिग छ। उहाँले रिपोर्टर्स क्लबको साक्षात्कारमा उहाँले भन्नुभयो, संसदीय सुनवाई समितिले जे गर्छ गरोस् हामी फेस गर्न तयार छौं। उहाँले संसदीय सुनवाई समितिलाई मा अभियोग लगाउन चुनौती दिँदै त्यसको लागि पनि आफूहरू तयार भएको उहाँले बताउनुभयो। यद्यपि उहाँले संसदीय समितिको निर्णय भने आफूलाई स्वीकार्य भएको स्पष्ट पार्नुभयो। न्यायाधीश सिफारिशमा आर्थिक चलखेल भएको आरोपको खण्डन गर्दै आर्थिक चलखेलको प्रमाण दिए आफू पदत्याग गर्न समेत तयार रहेको घोषणा गर्नुभयो। नेपाल बार एसोसिएशनका अध्यक्ष हरिकृष्ण कार्कीले न्याय परिषदले आर्थिक हिनामिना सहित नैतिक पतनका आरोप लागेका व्यक्तिलाई आर्थिक चलखेलको आधारमा सिफारिश गरेको आरोप लगाउँदै यसले न्यायालयमा विचलन ल्याउने दावी गर्नुभयो। सिफारिशमा आर्थिक हिनामिना भएको ठुक्वा गर्दै उहाँले संसदीय सुनवाई समितिले यसमा गम्भीर छानबिन गर्नुपर्ने बताउनुभयो। प्रधानमन्त्री सुशील कोइराला र नर्वेली प्रतिनिधि मण्डल बीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ। भेटमा जलविद्युत लगानीका विषयमा छलफल भएको थियो। नर्वेको अन्तर्राष्ट्रिय जलविद्युत क्षेत्रको दक्षिण पूर्वी हेर्ने वरिष्ठ उपाध्यक्ष टीमा लाएर उठ्ने नेतृत्वको प्रतिनिधि मण्डलले नेपालमा लगानी गर्नका लागि प्रधानमन्त्री कोइरालासँग जिज्ञासा राखेको थियो। भेटवार्तामा नर्वेली प्रतिनिधि मण्डलले नेपालमा ऊर्जा लगायत क्षेत्रमा अपार सम्भावना भए पनि लगानीका लागि अझै उचित वातावरण निर्माण हुन नसकेको विचार राखेका नेपालमा ऊर्जा लगायत क्षेत्रमा अपार सम्भावना भए पनि लगानीका लागि अझै उचित वातावरण निर्माण हुन नसकेको विचार प्रतिनिधिमण्डलको थियो। जवाफमा प्रधानमन्त्री कोइरालाले दोस्रो संविधान सभाको निर्वाचनपछि नेपाल शान्ति र स्थायित्वतर्फ उन्मुख भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको थियो। भेटवार्तामा नेपालका लागि नर्वेली राजदूत जेल टर्मोट पिटरसन, हिमाल पावर लिमिटेडका महाप्रबन्धक टम क्रिस्टियन लर्सन र निर्देशक सन्दीप शाहको सहभागिता थियो। उप प्रधान एवं स्थानीय विकास मन्त्री प्रकाश मान सिंहले लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न वर्तमान सरकार केन्द्रित रहेको बताउनु भएको छ। आज बिहान इलाममा नेपाल विद्यार्थी संघद्वारा प्रकाशित भित्ते पात्रको लोकार्पण गर्दै मन्त्री सिंहले संविधानलाई बाधा नपुग्ने गरी चाँडोभन्दा चाँडो स्थानीय निकायको निर्वाचन गर्नेतर्फ सरकार केन्द्रित भइरहेको बताउनुभयो। सिंहले अघिल्लो संविधान सभाले गरेको उपलब्धिलाई संस्थागत गर्दै त्यसकै जगमा टेकेर बक्कु एक वर्षभित्रमा लोकतान्त्रिक संविधान निर्माणमा सरकार लागेको धारणा राख्नुभयो। अघिल्लो संविधान सभामा जस्तो गल्ती नदोहोराउने प्रतिबद्धता जनाउँदै सबै दलबीचको सहमति र सहकारीमा संविधान निर्माणको कार्य अघि बढ़िरहेको सिंहको भनाई थियो। सिंहले नेपाली कंग्रेसभित्रको आन्तरिक कलहको कारण नेविसंघको अधिवेशन हुन नसकेको स्वीकार्दै नेविसंघको अधिवेशन चाँडो गराउनका लागि आफू सक्रिय भएर लागेको बताउनुभयो। परराष्ट्र मन्त्री महेन्द्र पाण्डेले परराष्ट्र नीति बनाएर मात्र राजदूत नियुक्ति गरिने बताउनु भएको छ। प्रेस चौतारी चितवनले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पाण्डेले देशमा जुनसुकै राजनैतिक दलले सरकार र परराष्ट्र मन्त्रालय सम्हाले पनि विदेशी मित्र राष्ट्रहरूसँग एकै खाले सम्बन्ध बनाउनका लागि सरकार नीति बनाउन लागि परेको बताउनुभयो। उहाँले सरकार परिवर्तन हुँदै गर्दा मित्र राष्ट्रहरूसँगको नेपालको दृष्टिकोण र भाषा एउटै हुने गरी नीति बनाउने प्रक्रियामा आफूहरू लागि परेको बताउनुभयो। यस विषयमा पूर्व परराष्ट्र मन्त्री सचिव विदेशी कूटनीतिज्ञ विदेशी समाचार लेख्ने पत्रकारहरू उद्योगी व्यवसायसँग अन्तर्क्रिया गरिरहेको बताउँदै उहाँले अन्त्यमा मुख्य दलहरूसँग सर्वसम्मत निर्णय गरी नीतिलाई पूर्णता दिने बताउनुभयो। सो पश्चात मात्र रिक्त रहेका देशमा राजदूत नियुक्त गरिने उहाँको भनाइ थियो। मन्त्री पाण्डेले विकसित र अन्य मुलुकमा जाने राजदूतहरूको फरक फरक भूमिका हुने गरेको भन्दै त्यस सम्बन्धमा मापदण्ड तयार गर्ने कार्य समेत भइरहेको बताउनुभयो। उहाँले एक वर्षभित्र संविधान निर्माणका लागि सरकार लागि परेको पनि बताउनुभयो। वन तथा भू संरक्षण मन्त्री महेश आचार्यले चुरे क्षेत्रको बस्तीलाई पुनर्वासको व्यवस्था गर्न सरकारले खाली जमिनको खोजी गरिरहेको बताउनु भएको छ। मन्त्री आचार्यले चुरे क्षेत्रलाई मधेसका जनताको भाग्य र भविष्य भन्दै पुस्तौंसम्म संरक्षण गर्नुपर्ने बताउनुभयो। आज रौतहटको चन्द्रनिगापुरमा पत्रकारसँग कुरा गर्दै मन्त्री आचार्यले चुरेको अतिक्रमण रोक्न र प्राकृतिक सम्पदालाई पुस्तौ पुस्तासम्म हस्तान्तरण गर्न सबै राजनीतिक दलले सहमति गरी राष्ट्रिय बस गर्नुपर्ने बताउनुभयो। बाहवर र चुरे क्षेत्रमा मानव क्रियाकलापले गर्दा वन र प्राकृतिक सम्पदाको दोहन हुँदै गएको विषयप्रति चिन्ता व्यक्त गर्दै उहाँले लाखौं लाख मधेसका जनताको भाग्य र भविष्य जोड़िएको हुँदा सबै राजनैतिक दलको गम्भीर प्रतिबद्धताको खाँचो रहेको बताउनुभयो। चुरेमा रहेका बस्ती र अतिक्रमणमा राजनैतिक दलको संरक्षण रहने गरेको विषयप्रति लक्षित गर्दै मन्त्री आचार्यले चुरे अतिक्रमण नियन्त्रण हतोत्साहित गर्न सबै दल लाग्नुपर्ने बताउनुभयो। मन्त्री आचार्यले वर्तमान सरकारले यसको संरक्षणमुखी कार्ययोजना ल्याउने जानकारी दिनुभयो। चुरे क्षेत्रमा रहेका बस्तीलाई पुनर्वासका लागि वर्तमान सरकार खाली जमिनको पहिचानमा लागि परेको मन्त्री आचार्यले बताउनुभयो। महिला हक अधिकार सम्बन्धी पर्याप्त ऐन कानून भए पनि कार्यान्वयनमा आउन नसकेकाले महिला हिंसा बढ़ेको अधिकार कर्मीहरूले बताएका छन्। राष्ट्रिय महिला आयोगले चितवनको सौराहमा आयोजना गरेको दुई दिवसीय क्षमता अभिवृद्धि तालिममा सहभागी महिला अधिकार कर्मीले महिला सभासदहरूले संविधान सभामा आवाज सशक्त उठाउनु पर्नेमा जोड़ दिएका छन्। नेपालका महिलाको क्षेत्रमा काम गर्ने आयोगले महिला हिंसा मानवाधिकार लगायतका क्षेत्रमा उजुरी लिने तथा कार्य सम्पादन गर्ने गर्दछ। राष्ट्रिय महिला आयोगका अध्यक्ष शेख चाँद ताराले देशको आधाभन्दा बढ़ी जनसंख्या रहेका महिलाहरूलाई विकासको मूल प्रवाहमा सक्रिय बनाउन लागि परेको बताउनुभयो। सो अवसरमा विभिन्न जिल्लामा महिला सेवाको अवस्था नागरिकता मौलिक अधिकार राज्यका हरेक संरचनामा 33% प्रतिशत महिला सहभागिता सुनिश्चित भए नभएबारे छलफल भएको थियो। सहभागीले आयोग केन्द्रमा मात्र केन्द्रित बनेको भन्दै सबै जिल्लामा सञ्जाल विस्तार गर्नुपर्ने बताएका थिए। महिला अधिकार अनुगमन राष्ट्रिय सञ्जाल नेपालका 50 जिल्लामा गठन भएको छ। आयोगका टोपलाल भूषालले एनको पृष्ठभूमिमा रहेर गठन भएका सञ्जाल विस्तार गर्ने तयारीमा रहेको बताउनुभयो। उद्घाटन सत्रमा आयोगका मनु उमा गाई, उर्मिला देवी विश्वकर्मा, धनेश्वरी कुमारी चौधरी लगायतले बोल्नु भएको थियो। तालिममा मोगु बाहेक 49 जिल्लाका प्रतिनिधिहरूको सहभागिता रहेको छ। जनकपुर बमकाण्डका मुख्य योजनाकार मानिएका निलम्बित सभासद एवं सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष सञ्जय शाहलाई जलेश्वर कारागारले ठाउँ अभाव देखाउँदै फर्काइदिएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय महोत्तरी हिरासतमा राखिएको छ। जिल्ला अदालत धनुषाले शाहलाई पूर्वपक्षका लागि थानामा राखिदिएको आदेश बमोजिम बिहिबार राति 8 सभासद शाहलाई जलेश्वर कारागार लगिएको हो। कारागारमा ठाउँ अभाव रहेको कारण उनलाई फर्काइएको जेलर सोभेन्द्र ठाकुरले बताउनुभयो। सोही घटनामा संलग्न राशन मुक्ति भनिने रञ्जित झा लगायत आधा दर्शन भन्दा बढ़ी सशस्त्र समूहका अपराधीहरू एकै ठाउँमा रहेकाले कारागारको आन्तरिक सुरक्षालाई समेत ध्यानमा राखी सभासद शाहलाई फर्काइएको कारागार प्रशासनले बताएको छ। कारागार प्रशासनले शाहलाई फर्काएपछि उनलाई अहिले जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राख्नु परेको प्रहरी प्रमुख एसपी रामप्रसाद श्रेष्ठले बताउनुभयो। मेथिला राज्यको माग गर्दै जनकपुरको रामानन्द चोकमा बसिरहेको शान्तिपूर्ण धरनामा 2069 वैशाख 18 गते बम विस्फोट हुँदा 5 मृत्यु हुनुका साथै 32 घाइते भएका थिए। मापदण्ड पूरा नगर्ने अस्पताल तथा स्वास्थ्य संस्थाको नवीकरण नहुने भएको छ। 2 अनुगमन गर्दा धेरै स्वास्थ्य संस्थाले आवश्यक मापदण्ड पूरा नगरेकाले सुधारको लागि मौका दिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रमुख स्वास्थ्य प्रशासक जिरी ठाकुरका अनुसार सरकारी अस्पतालमा व्यवस्थापनको समस्या बढ़ी देखिएको छ। धेरै निजी अस्पताल तथा स्वास्थ्य संस्थाले आवश्यक पूर्वाधार र कानूनी प्रक्रिया पूरा नगरेको पाइएको छ। यस्ता मापदण्ड पूरा नगर्नेलाई सुधारको लागि मौका दिएको उहाँले बताउनुभयो। नवीकरण गर्ने बेला सुधार गरेको नपाइए त्यस्ता अस्पताल तथा स्वास्थ्य संस्था खारेजीमा समेत पर्न सक्ने उहाँको भनाइ छ। अस्पताल तथा स्वास्थ्य संस्थाले हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधान छ। भरतपुर खानेपानी व्यवस्थापन बोर्डले वितरण गरेको खानेपानीको महसुल नतिर्ने ग्राहकको लाइन काट्ने अभियान थालेको छ। लामो समयदेखि बकौदा नतिरेका ग्राहकलाई पटक पटक सूचना जारी गरे पनि अटेर गरेकाले लाइन काट्न थालिएको बोर्डका कार्यकारी निर्देशक शालिग्राम पौडेलले जानकारी दिनुभयो। 2 लाइन काटिएपछि 10 महसुल तिर्न आएको जानकारी दिँदै पौडेलले अभियानलाई तीव्रता पारिएको बताउनुभयो। ग्राहकले 35 रूपियाँ भन्दा बढ़ी बकौदा तिर्न बाँकी रहेको छ। बकौदा नतिने ग्राहकको 2 सूची बनाएर काम थालिएको बोर्डले जनाएको छ। निकै लामो समयदेखि पानीको पैसा नतिर्ने 200 ग्राहक रहेको र केही महिनादेखि नतिर्ने ग्राहकहरू 400 रहेका छन्। अहिले 4,000 भन्दा बढ़ी बकौदा रकम भएकाको लाइन काट्ने अभियान थालिएको पौडेलले बताउनुभयो। चितवनको भरतपुरमा 28,000 घरधुरी मध्ये 15,000 खानेपानीको ग्राहक बनिसकेका छन्। भरतपुर नगरपालिका लगायत आसपासमा वितरण भएको खानेपानीबाट व्यवस्थापन बोर्डले गएको 1 5,60,00,000 आमदानी गर्न सफल भएको छ। रत्नगर 7 रहेको कफरफोरी माविमा विगत 5 देखेको शैक्षिक अन्यल प्रति नेकपा एमाले वडा कमिटी वडा नम्बर 7 गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विद्यालयमा देखेको समस्या समाधानको लागि अभिभावक विद्यालय व्यवस्थापन समिति सल्लाहकार समितिको भेला आयोजना गरिएको र सो भेलामा नेपाली कंग्रेस निकटका व्यक्तिहरूले हल्ला गरी विद्यालयको शैक्षिक गतिविधि गरेको भन्दै एमाले वडा कमिटिले त्यसको भर्सना गरेको हो। वडा कमिटी अध्यक्ष टीकाराम आचार्यले निकालेको विज्ञप्तिमा सहज वातावरणमा छलफल गरी विद्यालयमा देखेको शैक्षिक अन्यल हटाउन सरकारवालाहरू एकजुट भएर लाग्न समेत आग्रह गरिएको छ। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हिजो हामीले सोधेका थियौं, एकीकृत माओवादीमा उत्पन्न भएको संकटले एमालेलाई फाइदा पुग्ने भन्ने नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको भनाईप्रति तपाईँ के भन्नुहुन्छ? ए सही कुरा बेसमयले देखाउला से बुझ्ने गाह्रो राजनीति। तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ, ए सही कुरा भन्नेमा 25%, बेसमयले देखाउला भन्नेमा 34%, से बुझ्ने गाह्रो राजनीति भन्नेमा 41%। मत व्यक्त गर्ने तपाईँ सम्पूर्णमा हाम्रो धन्यवाद। अब भोलिका लागि हाम्रो प्रश्न छ, यही अवस्थामा एक वर्षभित्र संविधान जारी होला, ए दुई मत छैन बी हुनै सक्दैन, सी नेताहरूमा भर पर्छ। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आरए टाइप गरी एक स्पेस डी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटुडा बिर्ग सडक खण्ड खुल्ला छ, त्यसै गरी नानगढ मुगलिन मुगलिन नौबिसे काठमाडौँ मुगलिन दमोली पोखरा नानगढ परासी बुटोल सडक खण्ड पनि खुल्ला छन्। ट्राफिक खबरको साथमा फोटो पॉइंट फोल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन, फोन नम्बर 0556630063, मोबाइल नम्बर 9855761743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 42 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै भोलि बिहानैदेखि घाम लाग्ने पनि महाशाखाको भनाइ छ। मौसम हेरी स्वप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। अर्पण मौसम, अर्पण मौसम, यस अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। विदेशका समाचार, बलिउडका सुपरस्टार नायक सलमान खान जेल जाने सम्भावना प्रबल हुँदै गएको छ। विगत 12 वर्षदेखि हिट एण्ड रन केसमा मुद्दा खेपिरहेका सलमान मुस्किलमा फँसिरहेका छन्। हालै मात्र 3 जना प्रत्यक्षदर्शीले सलमान खानको विरूद्धमा बयान दिएका छन्। उनीहरूले सड़कमा सुतिरहेका 4 जनालाई सलमान खानले नै चलाएको गाडीले कुल्चिएको बताएका छन्। दुर्घटना पश्चात सलमान ड्राइभरको सिटबाट बाहिर आएको उनीहरूको भनाइ छ। यसैले पनि सलमान खान यो बयानबाट झनै मुस्किलमा परेका हुन्। सन् 2002 सलमानले हाँकेको गाडीले सड़कमा सुतिरहेका 4 जना बटुवालाई कुल्चदा 1 जनाको निधन र 3 जना घाइते भएको आरोप उनलाई लगाइएको छ। अदालतले सलमान खानको विपक्षमा फैसला गरेको खण्डमा उनलाई 10 वर्षको जेल सजाय हुनेछ। थाइल्याण्डको राजधानी बैंककमा कामचलाउ सरकारको विरोधमा हजारौं प्रदर्शनकारीले विरोध प्रदर्शन गरिरहेका छन्। लक्सिनावातलाई बर्खास्त गरी कामचलाउ सरकार गठन गर्न लागिएको विरोधमा प्रदर्शन गरिएको हो। थाइल्याण्डको संवैधानिक अदालतले प्रधानमन्त्री लक्सिनावातलाई पदको दुरूपयोग गरेको अभियोगमा प्रधानमन्त्री पद त्याग्न आदेश दिएपछि उनी प्रधानमन्त्रीबाट हटेकी थिइन्। अन्तरिम सरकारले आगामी 20 जुलाईमा हुने आम निर्वाचन गराउने अपेक्षा गरिएको छ। तर विपक्षीले भने जनपरिषदबाट गठित सरकारले मात्र चुनाव गराउनु पर्ने माग राख्दै आएका छन्। विपक्षीले सरकारी भवनहरूमा घेरा हाल्ने पनि बताएका छन्। विपक्षी नेताहरूले सरकारी स्वामित्वमा रहेका 5 वटा टेलिभिजन सरकारले दुरूपयोग गर्न सक्ने भन्दै सचेत रहन समर्थकहरूलाई आग्रह गरेका छन्। उता अदालतको इल्लग सेनावात्र बर्खास्त भएपछि खुशी यालीमा विपक्षीहरूले थाइल्याण्ड भर जुलुस निकालेका छन्।

कलर्स, सैमसंग, नोकिया लगायत सबै ब्रान्डका मोबाइल सुपथ मूल्यमा उपलब्ध हुनुका साथै एनटीसी, यानसेल तथा युटेलको रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ। विगत 10 वर्षदेखि तपाईहरुकै सुख दुःखको साथी, साथै ओरिजिनल मोबाइलको एकमात्र विकल्प सगरमाथा मोबाइल, रत्नगर 1 गंगा प्लाजा सौराहा चोक, प्रोप्राइटर शंकर पौडेल, फोन 0655 61 556, मोबाइल 98452 41 141। स्कुल बोर्डिङ क्याम्पसलाई जे जे कुरा चाहिन्छ, स्कुल बोर्डिङ क्याम्पसलाई जे जे कुरा चाहिन्छ, थाहा छैन र हजुरलाई एकै ठाउँमा पाइन्छ। न्यू नेसनल बुक्स एन्ड स्टेसनरी, जाउँ सधैँ सम्झेर सौरा चोक घरि घरि। न्यू नेसनल बुक्स एन्ड स्टेसनरी, जाउँ सधैँ सम्झेर सौरा चोक घरि घरि। हामी कहाँ सरकारी विद्यालय, बोर्डिङ स्कुल तथा क्याम्पसका पाठ्य पुस्तकहरू, धार्मिक किताब, अफिसका लागि आवश्यक पर्ने स्टेसनरी सामानहरू, खेलकुदका सामग्रीहरू पाइनुका साथै एनसेलको सिम कार्ड, एनटीसी एनसेल र युटिएलको रिचार्ज कार्डहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। सम्पर्क न्यू नेसनल बुक्स एन्ड स्टेसनरी, रत्नगर 1 सौराहा चोक चितवन, फोन 0556 562 519, मोबाइल 98550 61 619। सम्झेर सौरा चोक घरि घरि, जाउँ सधैँ सम्झेर सौरा चोक घरि घरि। चितवन भ्याली प्लटिङ तथा हाउसिङ प्रणाली अब आकर्षक घडेरीहरूको साथमा। रत्नगर 8 परसौनी टाढा गाउँ स्थित 3.5 बिगामा रहेको प्लटहरू ₹3,00,000 देखि ₹20,00,000 सम्ममा उपलब्ध छ। सोही प्लटमा आरसीसी ढलान सहित 4 कोठाको घर पनि बिक्रीमा रहेको जानकारी गराइन्छ। विकासका पूर्वाधारहरू, खाने पानी, विद्युत, ढल, 6 मिटर सेतो पिच बाटो लगायत अन्य सुविधा सम्पन्न 20 हातदेखि माथिको मोहडा भएको घडेरीहरू खरिद गरी आफ्नो उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। साथमा भरतपुर बसन्त चौकदेखि 300 मिटर भित्र रङ फ्याक्ट्रीको आडैमा छुट्टै घडेरीहरू पनि बिक्रीमा छ। चितवन भ्याली प्लटिङ तथा हाउसिङ प्राली, रत्नगर चितवन। सम्पर्कका लागि राम प्रसाद पौडेल, ओम शान्ति, मोबाइल 98450 73 867, हरि चापागाई, मोबाइल 98451 76 387। नमस्कार खडानन्द गुरु। नमस्कार, नमस्कार। लौ न गुरु, मेरो यो गाडी जहाँ लगेर सर्भिस गरे पनि टल्किँदै टल्किएन। मेरो हात हेरेर भनिदिनु पर्यो, यो गाडीलाई कहाँ लग्यो भने नयाँ जस्तै हुन्छ। लौ न गुरु। हरिओम तस्त नारायण नारायण काशी काशी। हेर्न यो बच्चाको बुद्धि, यस्तो कुरो पनि हात हेरेर भन्नुपर्छ त? यस्तो कुरो त सबैले थाहा छ नि। खैरनी चार मगनी चोक पर्सामा रहेको कङ्काली अटो वर्कसम्म जाऊ न, तिम्रो गाडी नयाँ जस्तै हुन्छ नि। पूर्वी चितवनमा पहिलो पटक हाइड्रोलिक तरिकाले काम गरिने ज्याकवास। हामी कहाँ सम्पूर्ण किसिमका लाइट गाडीहरू, डेन्टिङ, पेन्टिङ तथा इलेक्ट्रिक सम्बन्धी सम्पूर्ण काम गरिन्छ। सम्पर्क कंकाली अटो वर्कसप, खैरनी 4 मगनी चोक पर्सा उपहार मार्बल सँगै। प्रोप्राइटर कृष्ण बिक, मोबाइल 98036 63 466। रेडियो अर्पण 104.5 MHz। नमस्कार श्रोताबृन्द, यो समय तपाईँ कार्यक्रम जीवनको मार्ग सुन्दै हुनुहुन्छ। कार्यक्रम प्रस्तुता म रमा यो समय तपाईँको साथमा छु। बाइबलले भन्दछ, सारा भूमण्डल, आकाशमण्डल र यावत थोकको सृष्टिकर्ता परमेश्वर साँच्चै अचम्मको परमेश्वर हुनुहुन्छ। के तपाईँलाई थाहा छ, यस्तो सारा जगतको अधिपति परमेश्वर मानिस जातिले बुबा भनी बोलाएको रुचाउनुहुन्छ? परमेश्वर बादल पारिरहने कोही डरलाग्दो न्यायकर्ता होइन, तर हामी हरेकको निम्ति आमा बुबा जस्तै नजिकको आत्मीय सम्बन्धमा रहने परमेश्वर हुनुहुन्छ। यस्तो प्रेमिलो परमेश्वरको विषयमा धेरै भन्दा धेरै जानकारी लिएर तपाईँ पनि आफ्नो जीवनको अर्थलाई आफ्नो जीवनको बाँच्नुको उद्देश्यलाई बुझ्न सक्नुहुनेछ। जीवनको अर्थ बुझ्नु हाम्रो उत्तरदायित्व हो। जीवनको मार्ग कार्यक्रमले यी गहन कुराहरू बुझ्न तपाईँलाई मद्दत गर्दछ। आउनुहोस्, हामी तपाईँलाई हाम्रो कार्यक्रममा स्वागत गर्दछौ। सुरुमा हामी यो मधुर ख्रिस्टीय भजन सुन्नेछौ। अग्लो छ त पाएको प्रेम सागर भन्दा गहिरो छ त पाएको प्रेम क्षितिज झैँ लम्बिन्छ त पाएको प्रेम तपाईँको प्रेम ममा आउँदा जीवनको मार्ग सुन्दै हुनुहुन्छ। जीवित वचनमा आधारित आजको मूल वचन हामी पास्टर नसीबबाट सुन्नेछौ। आदरणीय मित्र, यो हो जीवनको मार्ग क्रिस्टीय रेडियो कार्यक्रम। यस कार्यक्रम तर्फबाट यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछु। साथै आजको हाम्रो कार्यक्रममा पापको उत्पत्ति कसरी भयो भन्ने विषय लिएको छौ। र यो कार्यक्रम अघि बढाउनु भन्दा पहिला परमेश्वर येशू ख्रीष्टमा प्रार्थना राखौं। स्वर्गीय महान परमेश्वर प्रभु, तपाईँ कति प्रेमिलो परमेश्वर हुनुहुन्छ। तपाईँकै महान प्रेम र तपाईँको त्यो महान योजना अनुसार प्रभु हामी हरेकलाई बचाउनु भएको छ, जोगाउनु भएको छ र तपाईँको संरक्षणमा राख्नुहोस्। साथै प्रभु सारा पाप अधर्मबाट हामीहरूलाई मुक्त गराइदिनुहोस्। यो सबै प्रार्थना बिन्ती परमेश्वर येशु ख्रीष्टको नाममा माग्दछु, आमेन। आजको हाम्रो बाइबल सन्देशको विषय हामीहरूले पापको सुरुवात अथवा उत्पत्ति कसरी भयो भन्ने विषय लिएको छौ। र यस विषयलाई हामीहरूले हेर्दाखेरिमा हामी के पाउँछौ भनेदेखि, यस संसारमा अथवा स्वर्गमा अवश्य यसको उत्पत्ति भयो भन्न सकिन्छ। तर सुरु कसरी भयो भन्दाखेरिमा हामीहरूले यसमा प्रष्ट रूपमा हामीले के पाउँछौ भनेदेखि, परमेश्वर स्वर्गमा हुनुहुन्छ र यो पाप पनि स्वर्गबाट नै सुरु भयो। तर परमेश्वरले पापलाई चाहनुहुन्थेन, तर एउटा कुरा के छ भनेदेखि हामीले बुझ्नु पर्ने, पापको शुरूआत कसरी भयो भनेपछि हामीले हेर्ने हो भनेदेखि यसको उत्पत्ति खास गरी हुनुको खास दुईटा कारणहरू छन्। त्यो चाहिँ के भनेदेखि, एउटा चाहिँ के भनेदेखि जेलसी भन्छ, त्यो जेलसी भनेको चाहिँ के भनेदेखि ईर्ष्या कुनै कुराको र अहम्ताको भावनाले गर्दाखेरिमा यो पापको शुरूआत भयो र यसको शुरूआत स्वर्गमा नै भयो। तसर्थ यो कुरालाई हामीहरूले जुन कुरा केही भन्यो तर अब धर्मशास्त्र बाइबलले पनि यसलाई के कसरी पुष्टि गरेको छ त्यसलाई हेरौं। हामीहरूले यसैया भन्ने पुस्तकको 14:12 पढ्यौं भनेदेखि यहाँ यस प्रकार भनेको छ, ए बिहानको तारा प्रभातको पुत्र, त स्वर्गबाट कसरी खसेको छस्, उहाँले जाति जातिहरूलाई होच्याउने त कसरी भुइँमा तल खसालिस, तैले आफ्नो हृदयमा भनिस् म स्वर्गमा उकालिने छु, परमेश्वरको ताराहरू भन्दा माथि म मेरो सिंहासनलाई उच्च पार्नेछु, पवित्र पर्वतको सबैभन्दा उच्च टाकुरामा सभासदको पर्वतमा म विराजमान हुनेछु, म बादलको टुप्पा भन्दा माथि उक्लनेछु, म आफूलाई सर्वोच्च परमेश्वर जत्तिकै बनाउनेछु, तर त चिहानसम्म खाडलको तल्लो गहिरोसम्म होच्याइस। अब हामीले यहाँ एउटा कुरा के पायौं भनेदेखि शैतान भनेर हामी भन्छौ तर लुसिफर स्वर्गमा यो स्वर्गहरूको मुख्य नायक मालिक थियो, यसलाई अद्भुत प्रकारबाट सृष्टि गरिएको थियो र यसले स्वर्गमा स्वर्गदूतहरूको उसले अगुवाई गर्थ्यो। तर यस्तो विडम्बना हुन गयो कि परमेश्वरले जुन स्रोतहरूको तयारी गर्नुभयो, स्रोतहरूको जन्म दिनुभयो अथवा स्रोतको सृष्टि गर्नुभयो र स्रोतहरू परमेश्वरको राज्यमा थिए, तर अब तिनीहरूलाई सृष्टिकर्ता परमेश्वर त हुँदै हुनुहुन्थ्यो मुख्य, तर त्यो शैतानको मालिक अथवा नायक लुसिफरले यस्तो अहम भावना गर्यो कि म स्वर्गमा नै उक्लिनेछु, म परमेश्वरको ठाउँमा विराजमान हुनेछु, मेरो सिंहासन उच्चमा राख्नेछु र म सबैलाई बसमा पार्नेछु भने यस्ता विभिन्न कुराहरू उसले अहम्ताको भावना ल्यायो। र त्यसो हुनाले हामी भनिन्छौँ कि यो अहम्ता र ईर्ष्या अथवा यो दुष्ट मतिले गर्दाखेरिमा सुरुवात चाहिँ पापको स्वर्गमा नै भयो। तर स्वर्गमा भए तापनि परमेश्वरले यो पापलाई, यो दुष्टलाई उहाँले राख्न चाहनु भएन। र अब अझै के अरे हामीहरूले यहाँ हेरौँ कि यो इजकेल भन्ने पुस्तक 28:15 हामीले पढ्यौँ भनेदेखि यहाँ के पाउँछ भने यो कस्तो थियो भने अझ त्यहाँ केही वर्णन गरिएको छ, यसले के अहम्ता सुरु गर्यो भने यहाँ छ भनेदेखि अब यहाँ चाहिँ के भन्छ भने त सृजिएको दिनदेखि तमा अधर्म फेला नपरेको दिनसम्म, हेर्नुहोस् यो धर्मशास्त्र बाइबलमा लेखेको कुरा, तेरो चाल ढङ्गमा त दोष रहित थिइस, तेरा चारैतिरका व्यापारद्वारा त उपद्रले भरिस र तैले पाप गरिस, यसैले मैले तँलाई परमेश्वरको पर्वतबाट अपमान गरी खेदिदिए र हे अभिभावक अरूप मैले तँलाई अग्निमय पत्रहरूको बीचदेखि धपाइदिए, तेरो सुन्दरताले गर्दा तेरो हृदय घमण्डले फुलियो, तैले आफ्नो गौरवको कारण तेरो बुद्धिलाई भ्रष्ट पारिस, यसैले मैले तँलाई जमिनमा फालिदिए, राजाहरूको अघि मैले तँलाई तमासा बनाइदिए, तेरा तेरै पापहरू र बेइमान व्यापारद्वारा तैले तेरा पवित्र स्थानहरूलाई बिटुलो पारेको छस। अब यो कस्तो थियो लुसिफर अथवा यो स्रोतहरूको मालिक नायकै कस्तो थियो भन्ने कुरा हामीले धर्मशास्त्र बाइबलमा नै पढ्यौं र उसको आफ्नो घमण्ड ले गर्दाखेरिमा उसले आफ्नै पतित हुनु पर्यो र यो कुरा स्वर्गमा नै भयो भनेर हामीहरू धर्मशास्त्र बाइबलबाट पूर्ण रूपले विश्वासका साथ यसलाई प्रमाण गर्न सक्दछौ। अब यो स्वर्गबाट त खसालियो र स्वर्गबाट जब यो खसालिएको थियो यसले आफूमा त नभइकन यसले अरू 1/3 स्वर्गदूतहरूलाई पनि बरालेर यसले झारेको थियो। अब यो कुरा पनि हामीहरूले फेरि प्रकाश भन्ने पुस्तक धर्मशास्त्र बाइबलको अन्तिम प्रकाश भन्ने पुस्तकमा हामी के पाउँछौ भनेदेखि त्यहाँ हामीले हेर्यौँ भनेदेखि यो बाह्र अध्यायमा हामीले यहाँ कसरी यो कस्तो प्रकारको के थियो र कस्तो प्रकारबाट झर्यो भन्ने कुरा हामी यहाँ फेरि सात पददेखि पाउँछौ। यहाँ भनेको छ कि अनि स्वर्गमा लडाई भयो, मिखाएल र तिनका दूतहरूले यस अजिङ्गरसँग युद्ध गरे, अजिङ्गर र यसका दूतहरूले पनि युद्ध गरे तर तिनीहरू हारे र यिनीहरूको निम्ति स्वर्गमा कुनै ठाउँ रहेन। त्यो ठूलो अजिङ्गर तल फालियो र त्यो प्राचीन सर्प जो सारा संसारलाई बहकाउने डियाब्लस वा शैतान हो त्यो पृथ्वीमा फ्याँकियो र त्यसका दूतहरू त्यसको साथ साथै फ्याँकिए। तब मैले स्वर्गमा यसो भनिरहेको एउटा ठूलो आवाज सुने, अब हाम्रा परमेश्वरको मुक्ति शक्ति राज्य र उहाँको ख्रिस्टको अधिकार आएको छ, किनकि हाम्रा भाइहरूलाई दोष लगाउने जसले हाम्रा परमेश्वरको सामने तिनीहरूलाई दिन रात दोष लगाउँछन् त्यो तल फालिएको छ। अब यो मिखाएल भनेको परमेश्वर र अजिङ्गर भनेको शैतान भनेको डियाब्लस भनेको यो चाहिँ के भनेदेखि त्यो के अरे स्रोतहरूको नायके अथवा मालिक थियो जसलाई हामी लुसिफर पनि भन्छौँ, त्यसलाई त्यहाँबाट खसालियो र त्यो खसाल्दाखेरि पनि यहाँ चार पदमा भनेको छ कि त्यसको पुच्छरले स्वर्गको एक तिहाई ताराहरूलाई सोरेर पृथ्वीमा फालिदियो। औ आफू मात्रै आएन, उसले एक तिहाई स्रोतहरूलाई पनि तल ल्याएको थियो अथवा बहकाएको थियो। अब यसरी के यो तल खसालियो आयो, तर अब यसमा हामीले बुझ्नुपर्ने कुरा के छ भनेदेखि यो लुसिफरले सारा विश्व ब्रह्माण्डमा यो स्वर्गमा स्थान नभएपछि यो तल खसालियो, तर जब यो तल आयो तल आएपछि यसले परमेश्वरलाई सबभन्दा मनपर्ने र सबभन्दा के अरे महत्वपूर्ण जुन ठाउँ थियो त्यसलाई उसले रोज्यो र भनिन्छ स्पिरिट अफ प्रोफेसी बुकमा हामीले हेर्यौँ भनेदेखि त्यहाँ के भन्छ भनेदेखि यो पृथ्वी चाहिँ सारा ब्रह्माण्डको राजधानी अथवा सेन्टर अथवा पृथ्वीबाट अरू ग्रह नक्षत्रहरूमा रजाई गर्ने ठाउँ परमेश्वरले चुन्नु भएको थियो र यो पृथ्वी अनौठो प्रकारको छ, हरेक कुराहरू छन् र यो पृथ्वीमा फेरि मानिस थियो र मानिसलाई परमेश्वरले आफ्नै स्वरूपमा आफ्नो प्रतिनिधित्व गर्नको लागि सृष्टि गर्नुभएको थियो र त्यो मानिसलाई यसले बहकायो र बहकाएर के गर्यो भनेदेखि यसले यस संसारमा झुट बोलेर प्रवेश गर्यो र यो कुरा पनि हामीले के पाउँछ भनेदेखि परमेश्वरको जुन बढी चाहना भएको इच्छा भएको प्रेम गर्नु भएको चिजलाई नै उसले खलबले आयो अथवा दुष्टमतीले उसले के अरे छल गर्यो र छल गरेको हुँदाखेरिमा उसले के अरे यसमा संसारमा प्रवेश गर्ने अवसर पायो। जुन कुरा हामीहरूले यदि उत्पत्ति हामीहरू उत्पत्ति भन्ने पुस्तक तीन अध्यायमा हेर्यो भनेदेखि हामी त्यहाँ पाउँछौ कि यो शैतान अथवा यसले कसरी छल गर्यो, अब छल गर्यो भनेर मात्रै भएन कि यसले मानिस जाति हाम्रा पूर्वज पुर्खालाई यसले छल गरेको थियो र यो छलको कुरा चाहिँ हामीहरूले त्यो उत्पत्ति तीन अध्यायको एकदेखि आठ पसन पढ्न पाउँछौ। यहाँ भनेको छ कि परम प्रभु परमेश्वरले बनाउनु भएको अन्य पशुहरू मध्ये सर्प सबभन्दा द्रुत थियो, त्यसले स्त्रीलाई भन्यो के परमेश्वरले तिमीहरूलाई बगैँचाको कुनै पनि रुखको फल नखानु भनी भन्नुभएको छ। बडा राम्रो क्षमबाट उसले सोध्यो कि हवालाई अथवा आदम र हवा थियो हवालाई उसले सोध्यो र स्त्री सर्पलाई भनिन् बगैँचाका रुखहरूका फल हामी खान सक्छौ तर बगैँचाको बीचमा भएको रुखका फलको विषयमा परमेश्वरले भन्नुभएको छ त्यो चाहिँ नखानु र नछुनु नत्र त तिमीहरू मर्छौ। सर्पले स्त्रीलाई भन्यो तिमीहरू मर्दैनौ किनकि परमेश्वर जान्नुहुन्छ कि जुन दिन तिमीहरू त्यो खान्छौ त्यही दिन तिमीहरूको आँखा खुल्नेछ र असल र खराबको ज्ञान पाएर तिमीहरू परमेश्वर जस्तै हुनेछौ। जब स्त्रीले त्यस रुखको फल खानलाई असल र हेर्नलाई रहलाग्दो र बुद्धि पाउनलाई त्यस रुखको चाह गर्नुपर्ने रहेछ भनेदेखि तब तिनले त्यस रुखको फल टिपेर खाइन् र आफ्ना पतिलाई दिइन् र उनले पनि खाए अनि दुवैको आँखा खुलेर नाङ्गो पो रहेछौ भने तिनीहरूले थाहा पाए अनि अन्जिरका पातहरू गाँसेर आफ्नो निम्ति तिनीहरूले वस्त्र लगाए। अब हामीहरूले अरू धेरै यहाँ जानुभन्दा कुरा के छ भनेदेखि त्यो लुसिफर स्वरूपबाट जब खसालियो जब त्यहाँ उसले ईर्ष्या र अहमताको भावनाबाट त्यहाँ दुष्टमती अपनायो र पाप गर्यो र त्यो पापको साथसाथै लुसिफर तल खसालियो र यसले काहीँ ठाउँ नपाएर संसारमा मानिस जातिलाई नै यसले डिसिप अथवा छल गरिदियो त्यो नराम्रो कहाँ छोडिदियो चाहिँ मानिसलाई नै छल गर्यो र पाप संसारमा प्रवेश भयो र यो पाप प्रवेश भएपछि के भनेदेखि अनि संसारमा सबै मानिसहरूमा सबै के जीव जीवात्माहरूमा रुख बिरुवाहरूमा आदि सबै कुराहरूमा घटित अथवा मृत्युको संकेत दिइयो र कुनै पनि चिजहरू संसारमा अमर छैन तर परमेश्वर हाम्रो परमेश्वर प्रेमिलो हुनुहुन्छ र यो परमेश्वरले तपाईँलाई मलाई यो पापपूर्ण संसारबाट पनि उतार्न चाहनुहुन्छ त्यसर्थ हामीहरूले अब यो सबै कुराहरू भन्दा हामीले आज पापको उत्पत्ति कहाँ कसरी भयो भन्ने कुराले हेर्दाखेरिमा पाप स्वर्गमा उत्पत्ति भयो र संसारमा प्रवेश गर्यो र यो झुटको राजा अथवा यो झुट हो र यो सबै कुराबाट हामी बच्नको लागि परमेश्वरले आफ्नो छोरो एकलौटे पुत्र पठाउनु भयो र उहाँमाथि विश्वास गर्ने हरेकले फेरि जीवन पाउनेछन् तसर्थ हामी कसैले पनि पाप छ र पाप प्रवेश भयो तर हामीलाई परमेश्वरले फेरि बचाउनु भएको छ जुन कुरा हामीहरूले यौना तीन अध्यायको स्वरबदमा पढ्यौँ भने यहाँ भनेको छ कि किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस् भने परमेश्वरले फेरि जसले विश्वास गर्छन् ती विश्वासहरूलाई अनन्त जीवन दिनुहुनेछ र उहाँको राज्यमा हामीहरूले फेरि प्रवेश गर्न पाउनेछौँ र यो परमेश्वरको महान प्रेम र अगुवाई र कार्यप्रति हामी धन्यवादी छौँ यही परमेश्वरबाट हामी हरेकको उद्धार अथवा मुक्ति प्राप्त हुन सक्नेछ जीवनको मार्ग आदरणीय श्रोतावृन्द विगतको हाम्रो स्वास्थ्य चर्चामा हामीले ग्रन्थि प्रणालीको विषयमा केही जानकारी गराउने क्रममा थियौं र पिट्युटरी ग्ल्यान्डको महत्वको विषयमा र यसले कुन कुन हर्मोनहरू कस्ता कस्ता महत्वपूर्णका हर्मोनहरू निकाल्दछ र हाम्रा विभिन्न महत्वपूर्ण अङ्गहरूलाई यिनीहरूले नियन्त्रण अथवा कार्यमा कार्य सुचारू गरिरहेका हुन्छन् भन्ने विषयमा जानकारी गरेका थियौं। आउनुहोस् केही समय आज पनि हामी त्यसकै निरन्तरता दिने क्रममा थायराइड ग्ल्यान्डको विषयमा केही कुरा गर्नेछौं। थायराइड र प्याराथायराइड ग्रन्थिहरू ल्यारिङ्सको ठिक अगाडि बढ़िरहेका हुन्छन्, हाम्रो घाँटीमा हुन्छन् श्रोता। यसलाई चारैतिरबाट फाइब्रस क्याप्सुल अथवा एउटा पातलो पत्रले ढाकेको हुन्छ। थायराइड कार्टिलेजको सतहमा यो रहेको हुन्छ। यसको दायाँ लोब र बायाँ लोब हुन्छ। तपाईँलाई पनि थाहा छ होला कि हामीले यदि घाँटीमा छामेर हेर्यौँ भने पनि अथवा कुनै कुनै मानिसहरूको थायराइड गलगाँड बढेको हुन्छ, त्यो अवस्थामा हामीले यो कहाँ चाहिँ अवस्थित हुन्छ भन्ने विषयमा बुझ्न सक्दछौ र बीचको भाग चाहिँ साँगुरो हुन्छ, यसलाई इस्मस भनेर भनिन्छ। यस ग्रन्थिमा इपिथेलियल सेल्सले घेरेर बनाएको फोलाइकलहरू हुन्छन् र यसको आकार शंकु आकृति अथवा कोनिकल शेपमा रहेको हुन्छ। यसको तौल 30-60 ग्राम नर्मली हुन्छ नर्मलमा र यसको दायाँ र बायाँ भागको लम्बाई 5 सेन्टिमिटर जति हुन्छ र चौडाइ चाहिँ 3 सेन्टिमिटर जति हुन्छ। अब आउनुहोस्, यो हर्मोनले अथवा यो थायराइड भन्ने ग्ल्यान्डले के हर्मोनहरू उत्पादन गर्दछ र हाम्रो शरीरको लागि यी कसरी महत्वपूर्ण साबित भएका छन् ती बारेमा जानकारी लिऊ। यसले एउटा T3 भन्ने ट्राई आइडो थाइरोक्सिन भन्ने हर्मोन निकाल्दछ, आयोडिन जस्तो, अनि अर्को चाहिँ T4 थाइरोक्सिन हर्मोन रगतमा यसले निकाल्दछ। यी हर्मोन TSH को सहायताबाट थाइरोइड ग्ल्यान्डले निकाल्ने कार्य गर्दछ। श्रोता, तपाईँले पनि रगत जचाउँदाखेरि कहिलेकाहीँ T3 र T4 जचाउनु पर्छ भनेर सुन्नुभएको छ होला, कुनै कुनै समयमा यिनका नामहरू सुन्नुभएको छ होला। T3 र T4 आयोडिन रहेको हुन्छ श्रोता। यो हर्मोन 60% आयोडिनले बनेको हुन्छ। त्यसपछि हर्मोन रगतमा आउँदछ, अर्थात T3 र T4 हर्मोनको उत्पादनको लागि आयोडिन चाहिन्छ। त्यसैले खानामा आयोडिनको कमी भएमा यो ग्ल्यान्डले आयोडिन लिने कार्य छिटो छिटो गर्दछ र त्यसपछि ग्ल्यान्डको आकारमा वृद्धि हुने गर्दछ। त्यसलाई गोइटर अथवा गाँड भनिन्छ। हामीले यहाँ जानकारी लियौं कसरी कुनै कुनै मानिसमा गाँड आउँदछ, कुनै कुनै मानिसमा गाँड आउँदैन। जुन ठाउँमा आयोडिन भएको खाना कमी छ अथवा आयोडिन भएको नुन छैन, खानामा आयोडिनको धेरै समय कमी भइरहेको छ भने थाइरोइड ग्ल्यान्डले एकदमै छिटो छिटो कार्य गरिरहेको हुन्छ। थाइरोइड अथवा आयोडिन शरीरको लागि चाहिने मात्रामा पूर्ति गर्नको लागि यसरी कार्य गरिरहँदा आयोडिन धेरै समय कमी भएको खण्डमा त्यो ग्ल्यान्ड आफै बढ्न जान्छ। यस अवस्थालाई हामी गाँडाएको अवस्था भन्दछौ। यसमा पाइने अंग्रेजी सी आकारको क्यालिटोनिन हर्मोन निकाल्दछ। यसले रगतमा रहेको क्याल्सियमको मात्रा घटाउँदछ अथवा नियन्त्रण गरिरहेको हुन्छ। थाइरोइड हर्मोन अथवा T3 र T4 कार्यहरू के हुन् त? महत्वपूर्णको कार्य छन् श्रोता। शारीरिक तथा मानसिक विकासको लागि T3 र T4 एकदमै महत्वपूर्णको हर्मोन हो। छाला र रौँलाई स्वस्थ राखिरहनको लागि आयोडिन चाहिन्छ अथवा T3 र T4 हर्मोनले काम गरिरहेको हुन्छ। शरीरलाई चाहिने अक्सिजनको मात्रालाई यसले नियन्त्रण गरिरहेको हुन्छ। शरीरमा ताप उत्पादन गर्दछ। शरीरको आन्द्राबाट कार्बोहाइड्रेटको शोषण प्रक्रियामा पनि यो हर्मोनले उत्तेजना ल्याउँदछ। स्नायु प्रणालीलाई असर पार्दछ। आयोडिनलाई सञ्चय गरेर राख्दछ। प्याराथाइरोइड ग्ल्यान्डले बढी हर्मोन उत्पादन गरेमा त्यस अवस्थालाई थाइरोटोक्सिसोसिस भनिन्छ। यसलाई ग्रेभ्स डिजिज पनि भनिन्छ। यस अवस्थामा क्रियाकलाप बढेर जान्छ। कम सिक्रेसन भएको अवस्थालाई मिक्सोइडिमा भनिन्छ। श्रोता, थाइरोइड ग्ल्यान्डले बढी हर्मोन उत्पादन गर्यो भने मानिसहरू रेस्टलेस हुने, हात खुट्टाहरू काम्ने, मस्तिष्कले धेरै राम्रो सोच दिन नसक्ने आदि अवस्था हुन्छन्। त्यसकारण यो हर्मोन अथवा T3 र T4 जसले आयोडिनको राम्रो सन्तुलन भएको खण्डमा शरीरलाई चाहिने पर्याप्त मात्रामा निकालिरहेका हुन्छन्, कार्य सञ्चालन गरिरहेका हुन्छन्, हाम्रो शरीरको लागि यी हर्मोनहरू अति नै महत्वपूर्णका हर्मोन छन्। श्रोताबृन्द, तपाईँलाई आजको हाम्रो यो कार्यक्रम शिक्षाप्रद लाग्यो र तपाईँले यसबाट विशेष अगुवाई लिन सक्नु भएको छ भनेर हामीले आशा गरेका छौ। हामीसँग पत्राचार गर्ने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम जीवनको मार्ग, पोस्ट बक्स नम्बर 10279, काठमाडौँ, नेपाल। श्रोता, यदि तपाईँ मोबाइलमा सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रो मोबाइल नम्बर टिप्नुहोस्: 97-410-71-772। हवस् त श्रोता मित्र, भोलि फेरि यही स्टेशन र यही समयमा यहाँसँग भेट्ने आशा राख्दै प्राविधिक साथी राजेश हाडा, पास्टर नसी बस्नेत र कार्यक्रम प्रस्तुता म रमा यहाँसँग विदा माग्दछौ। परमेश्वरले तपाईँलाई धेरै धेरै आशिष दिनुभएको होस्। नमस्कार। रेडियो अर्पण 104.5 MHz। छाला सम्बन्धी समस्या भएका बिरामीहरूका लागि विशेष जानकारी: एस ओम साईराम अस्पताल टाढीमा, वीरेन्द्र आर्मी अस्पताल छाउनीबाट वरिष्ठ यौन छाला तथा कस्मेटिक सर्जरी विशेषज्ञ डाक्टर अनिल कुमार सिंह डंगोल यही वैशाख 27 गते शनिबार दिउँसो 1 बजे आउँदै हुनुहुन्छ। सम्बन्धित बिरामीहरूले समयमा नै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहुन जानकारी गराउँदछौ। फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ। सम्पर्क ओम साईराम अस्पताल, रत्ननगर, मेन रोड टाढी। फोन नम्बर 056-561-966 र 561-866। ओहो, यो मेरो दाँत छिद्रा परेर पनि साह्रै नराम्रो देखिन्छ। फेरि मेरो भाइको पनि दार आएको छ, अब के गर्ने होला? मेरो छोरा छोरीको पनि दाँत नमिलेर ओठ नजोडिने, च्यापु बाहिर निस्किने, दाँत खप्टिने समस्याले गर्दा दिक्क पारेको छ। कहाँ गएर त्यसको उपचार गर्ने होला?

एकता नहुने परिषदका सदस्य खेमनारायण ढुङ्गानाको स्पष्टोक्ति आर्थिक हिनामिना सहित नैतिक पतन भएकालाई न्यायाधीश सिफारिश गरेकाले निर्णय फिर्ता हुनुपर्ने बार अध्यक्षको तर्क। राज्यको पुनर्संरचना र राज्य शक्तिको बाँडफाँड सम्बन्धी अध्ययन उपसमितिको प्रतिवेदन समितिलाई हस्तान्तरण। विद्यालय जाने उमेरका अझै 4% बाल बालिका विद्यालय बाहिर रहेको तथ्याङ्क सार्वजनिक। चुरे क्षेत्रको बस्तीलाई पुनर्वासका लागि सरकारले खाली जमिनको खोजी गर्दै नयाँ परराष्ट्र नीति आउने तयारी भइरहेको परराष्ट्र मन्त्री पाण्डेद्वारा जानकारी। थाइल्याण्डको राजधानी बैंककमा काम चलाउ सरकार विरूद्ध हजारौं प्रदर्शनकारीद्वारा प्रदर्शन। क्रिमिया प्रान्त रूसमा गाभिएपछि हुन गइरहेको सैन्य परेडमा सहभागी हुन राष्ट्रपति भ्लादिमिर पुटिन क्रिमिया प्रस्थान। र आगामी 31 गतेबाट शुरू हुने एनपीएल क्रिकेटको लागि धनगढ़ीको फाल्वा मैदानको तयारी अन्तिम चरणमा। प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनशीप अन्तर्गत राष्ट्रिय पौडी प्रतियोगितामा आइतबारदेखि शुरू हुने। ओहो रमेश दाई, घर त बनाएर भ्याउनु भएछ है? घर बनाएर त भ्याइयो भाइ, तर घरले पूर्णता पाएको छैन। के भन्नु भएको दाईले? घर तयार छ, पेन्टिङ भइसक्यो, फर्निचर रेडी छ, अनि के बाँकी छ र पूर्णता हुन? सबै कुरा त भयो, तर श्री डिजिटल ओल्डबाट फ्रिज, टिभी, वासिङ मेसिन, ल्यापटप, कम्प्युटर आदि नल्याइकन घर कसरी पूर्ण हुन्छ? हजुर, सुपथ मूल्यमा घरायसी विद्युतीय सामानहरू पाइने विश्वासिलो ठाउँ श्री डिजिटल ओल्ड रत्नगर 2 टाढी बजार टाढी चौतारा सँगै। फोन नम्बर 0656-62385, मोबाइल 98550-55971। यो हो रेडियो अर्पण 104.5 MHz। देशभरका विभिन्न एफएम स्टेशन र इन्टरनेटमा नेपालवाणी.com/ संसारभरै एकैसाथ प्रसारण भइरहेको राष्ट्रिय खबर अब विस्तारमा। संविधान सभा अन्तर्गतको अभिलेख अध्ययन तथा निर्गोल समितिमा राज्यको पुनर्संरचना र राज्य शक्तिको बाँडफाँड सम्बन्धी अध्ययन उपसमितिले आफ्नो प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा अघिल्लो संविधान सभामा राज्यको पुनर्संरचना र राज्य शक्तिको बाँडफाँडसँग सम्बन्धित 80 बुदामा विवाद उल्लेख छ। प्रदेशको संख्या, आत्मनिर्णयको अधिकार लगायतका विषयमा विवाद रहेको उपसमितिका संयोजक हरिबोल गजिरोले जानकारी दिनुभयो। समितिले बुझाएको प्रतिवेदनमाथि संविधान सभामा छलफल भएपछि समिति सहमति भएका विषयलाई मस्यौदा समितिमा पठाइनेछ भने सहमति हुन नसकेका विषयलाई सम्वाद समितिमा पठाइनेछ। न्याय परिषदका सदस्य खेमनारायण ढुङ्गानाले आफूहरूले न्याय परिषदले गरेको निर्णय फिर्ता नहुने बताउनु भएको छ। सर्वोच्च अदालतका 8 स्थायी न्यायाधीश नियुक्तिका लागि भएको सिफारिशमा विवाद बढ़िरहँदा परिषदका सदस्य ढुङ्गानाले परिषदले उपयुक्त सक्षम, इमान्दार र निष्ठावान व्यक्तिलाई सिफारिश गरेकाले कुनै पनि हालतमा निर्णय पुनरावलोकन हुन नसक्ने दावी गर्नुभयो। रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात् कार्यक्रममा बोल्दै ढुङ्गानाले न्याय परिषदले धेरै अध्ययन गरेर मापदण्ड भित्रै रहेर निर्णय गरेकाले यस विषयमा टिप्पणी गर्नु उचित नहुने उल्लेख गर्नुभयो। आफूको निर्णयप्रति असन्तुष्टि भए संसदीय सुनाई समितिलाई महाअभियोग लगाउन चुनौती दिँदै त्यसको लागि पनि आफूहरू तयार रहेको बताउनुभयो। न्यायाधीश सिफारिशमा आर्थिक छलखेल भएको आरोपको खण्डन गर्दै आर्थिक छलखेलको प्रमाण दिए आफू पद त्याग गर्न समेत तयार रहेको बताउनु भएको थियो। उहाँले सर्वोच्च अदालतमा रिक्त 10 न्यायाधीशको नियुक्ति समेत छिट्टै गरिने जानकारी दिनुभएको छ। यसैबीच साक्षात् कार्यक्रममा बोल्दै नेपाल बार एसोसिएसनका अध्यक्ष हरिकृष्ण कार्कीले न्याय परिषदले आर्थिक इनामिना सहित नैतिक पतनको आरोप लागेका व्यक्तिलाई आर्थिक छलखेलको आधारमा सिफारिश गरेको आरोप लगाउँदै यसले न्यायालयमा विचलन ल्याउने दावी गर्नुभएको छ। सिफारिशमा आर्थिक इनामिना भएको ठोकुवा गर्दै संसदीय सुनाई समितिले यसमा गम्भीर छानबिन गर्नुपर्ने बताउनुभयो। प्रधानमन्त्री सुशील कोइरालाले जलविद्युत क्षेत्रमा लगानी गर्न नर्वे सरकारसँग आग्रह गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अन्तर्राष्ट्रिय हाइड्रो पावरका वरिष्ठ उपाध्यक्ष टीमा लायर युटनकना सहित नर्वेजियन टोलीसँग भएको भेटमा कोइरालाले सरकारले लगानीको वातावरण बनाइसकेकाले ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो। कोइरालाले नेपालमा जलविद्युत सोचे जस्तो विदेशी लगानी हुन नसकेको भन्दै नेपालमा जलविद्युतको प्रशस्त सम्भावना भएको बताउनुभयो। नर्वेजियन टोलीका सदस्यहरूले भने नेपालको विकासमा सहयोग गर्न इच्छुक रहेको बताएका थिए। उनीहरूले नेपालमा राजनीतिक स्थिरता भए अन्तर्राष्ट्रिय लगानी बढ़ने भन्दै जलस्रोत र शिक्षाको क्षेत्रमा चासो देखाएका थिए। उनीहरूले नर्वेलीहरूको लगानीमा भएको हिमाल पावर कम्पनीका बारेमा पनि चासो राखेका थिए। उपप्रधान एवं स्थानीय विकास मन्त्री प्रकाश मान सिंहले एक वर्षमा लोकतान्त्रिक संविधान बनाएर लोकतन्त्रलाई संस्थागत गर्न वर्तमान सरकार केन्द्रित रहेको बताउनु भएको छ। संविधानलाई बाधा नपुग्ने गरी चाँडोभन्दा चाँडो स्थानीय निकायको निर्वाचन गर्ने गरी सरकार केन्द्रित भइरहेको सिंहको भनाइ थियो। नेपाल विद्यार्थी संघ इलामद्वारा प्रकाशित प्रथम शैक्षिक भित्ति पात्रको आज बिहान लोकार्पण गर्दै सिंहले अघिल्लो संविधान सभाले गरेको उपलब्धिलाई संस्थागत गर्दै त्यसैकै जगमा टेकेर अबको एक वर्षमा लोकतान्त्रिक संविधान निर्माणमा सरकार लागेको बताउनुभयो। अघिल्लो संविधान सभामा जस्तो गल्ती नदोहोर्याउने प्रतिबद्धता जाहेर गर्दै सबै दलहरू बीचको सहमति र सहकारीमा संविधान निर्माणका कार्य अघि बढ़िरहेको सिंहको भनाइ थियो। परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेले नयाँ परराष्ट्र नीति आउने बताउनु भएको छ। प्रेस चौतारी चितवनले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पाण्डेले नयाँ परराष्ट्र नीति आए मात्रै राजदूत नियुक्ति गरिने बताउनुभयो। देशमा जुनसुकै राजनीतिक दलको सरकार बने पनि विदेशी मित्र राष्ट्रहरूसँग एकै खालको सम्बन्ध कायम राख्न सरकार नयाँ परराष्ट्र नीति बनाउन लागिरहेको जानकारी दिनुभयो। यस विषयमा पूर्व परराष्ट्र मन्त्री सचिव विदेशी कूटनीतिज्ञ उद्योगी व्यवसायीसँग अन्तर्क्रिया गरिरहेको र मुख्य दलसँग सर्वसम्मत निर्णय गरी नीतिलाई पूर्णता दिने बताउनुभयो। मन्त्री पाण्डेले एक वर्षभित्रमा संविधान निर्माणका लागि सरकार लागि परेकाले समयमै संविधान आउनेमा विश्वस्त हुन आग्रह गर्नुभयो। वन तथा भू संरक्षण मन्त्री महेश आचार्यले चुरे क्षेत्रको बस्तीलाई पुनर्वासको व्यवस्था गर्न सरकारले खाली जमीनको खोजी गरिरहेको बताउनु भएको छ। रौतहटको चन्द्रनिगापुरमा आज आयोजित जिल्ला वन कार्यालयको नमूना नर्सरी अवलोकनका क्रममा मन्त्री आचार्यले चुरेको अतिक्रमण रोक्न र प्राकृतिक सम्पदालाई पुस्तौ पुस्तासम्म हस्तान्तरण गर्न सबै राजनीतिक दलहरूबीच सहमति हुन आवश्यक भएको औल्याउनुभयो। चुरे क्षेत्र मधेसी जनताको भाग्य र भविष्य भएको भन्दै त्यसलाई संरक्षण गर्न सबैको ध्यान जान आवश्यक रहेको उल्लेख गर्नुभयो। आगामी असार 8 गते देशका चारवटा निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले तयारी तीव्र पारेको छ। चार क्षेत्रका लागि फोटोसहितको मतदाता नामावली संकलन कार्य सकिसकेको आयोगले अहिले रुजु गर्ने काम जारी रहेको जनाएको छ। यसै गरी अहिले मतदाता शिक्षा कार्यक्रमका लागि चारवटै निर्वाचन क्षेत्रमा 237 जना स्वयंसेवकहरू पहिचान गरिएको निर्वाचन शिक्षा तथा सूचना केन्द्रका कार्यकारी निर्देशक कोमल धमलाले नेपाल वाणी नेटवर्कलाई जानकारी दिनुभयो। अहिलेको निर्वाचनमा चारवटै क्षेत्रमा विद्युतीय मेसिनबाट मतदान गराइने भएकाले त्यसबारे मतदातालाई शिक्षा दिन स्वयंसेवकहरूले अहिले चुनाव हुने क्षेत्रका घर घरमा पुग्न थालेको पनि जानकारी दिनुभयो। तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले नयाँ संविधानमा मधेसका मुद्दा समेटिएनन् भने आफूले नयाँ संविधान नस्वीकार्ने बताउनु भएको छ। जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले मधेस र मधेसमाथि विभेद भइरहेको भन्दै हक अधिकार समेट्ने संविधान जारी गर्न दलहरूलाई आग्रह गर्नुभयो। वर्तमान सरकारले सबैको अधिकार सुनिश्चित गर्ने जिम्मा पाएको भन्दै कसैका पनि मुद्दा ओझेलमा पर्न नहुने उल्लेख गर्नुभयो। राष्ट्रिय खबरमा खबरको सिलसिला जारी नै छ। नेपाल वाणी नेटवर्क सुन्दै गर्नुहोला। साइन्स एवं नर्सिङ ब्रिज कोर्स अब ETIमा 2069-70 साल ETI का विद्यार्थी चितवन SLC टपर श्री प्रकाश चौधरी, CTEBT टपर सुश्री दुर्गा अग्रहरी एवं TU टपर सुश्री रविना पांडे लगायत संपूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक बधाई दिदै नयाँ ब्रिज कोर्स मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू विगत 13 वर्षदेखि सञ्चालित काठमाडौँ उपत्यका बाहिरकै उत्कृष्ट संस्था डाक्टर नर्स एवं साइन्स प्राध्यापक द्वारा प्रत्यक्ष सञ्चालित SOS बुढा नीलकण्ठ एवं सेन्ट जेभियरमा अधिकांश विद्यार्थीहरूले छात्रवृत्तिमा नाम निकाल्न सफल सरकारी स्टाफ नर्स एवं CTEBT नर्सिङ SA कलेजमा अधिकांश पास हुन सफल स्कुल प्रथम द्वितीय एवं जनजाति तथा दलित विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था सम्पर्क एभरेस्ट इन्स्टिच्युट ETI रिस्ट एकाडेमीसँग सहकार्य प्रमुख कार्यालय 24 कोठी भरतपुर फोन नम्बर 056-531-809 शाखा कार्यालय टाढी चोक उद्योग वाणिज्य संघको गेट अगाडि डियालो एग्रोभेट सँगै मोबाइल 98450-23061। विश्रामपछि पुनः स्वागत छ। बाँकी खबर। आज विविध कार्यक्रम गरेर 39 औं कानून दिवस मनाइयो। 2008 साल वैशाख 26 गते देशमा प्रधान न्यायालय स्थापना भएको दिनको सम्झनामा 2031 सालदेखि कानून दिवस मनाउँदै आइएको छ। दिवसका अवसरमा सर्वोच्च अदालतले शुभकामना दिँदै विशेष कार्यक्रमको आयोजना गर्यो। कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, न्यायाधीशहरू, संवैधानिक अंगका प्रमुख, उच्च पदस्थ सरकारी अधिकारीहरूको सहभागिता रहेको थियो। त्यस्तै विभिन्न दलका नेता, कानून व्यवसायीहरूको लगायतको पनि उपस्थित रहेको थियो। कानून दिवसको अवसरमा शुभकामना दिँदै प्रधान न्यायाधीश दामोदर प्रसाद शर्माले नेपालको अन्तरिम संविधान 2063ले विधिको शासन र बहुलवादमा आधारित लोकतान्त्रिक मूल्य मान्यतालाई व्यवहारमा रूपान्तरण गर्ने गहन जिम्मेवारी न्यायपालिकालाई सुम्पे बमोजिन आफ्नो संवैधानिक दायित्व कुशलतापूर्वक निर्वाह गर्नेतर्फ न्यायपालिका सदा सजग र सचेत रहेको बताउनुभयो। उहाँले न्याय सेवामा गुणस्तरीयता अभिवृद्धि गर्ने काममा न्यायपालिका जनताप्रति उच्च समर्पणका भावका साथ सधैँ प्रतिबद्ध रहिआएको उल्लेख गर्नुभयो। दाङको राजपुर 9 वनकट्टीमा आगलागी हुँदा 100 घर गोठ चलेर नष्ट भएका छन्। दाङको भारतसँग सीमा जोडिएको स्थानीय बीरबहादुर सुनाको घरमा विद्युत सर्ट भएर आगो लाग्दा वनकट्टीका 50 घर र त्यति नै संख्यामा गोठ जलेर नष्ट भएको स्थानीयले बताएका छन्। टिन र फुसले छाएका वनकट्टी गाउँका 2 घर मात्रै बचेको र अन्य सबै जलेर नष्ट भएको बताइएको छ। हाउरी पश्चिमबाट चलेकाले आगलागी नियन्त्रणमा ल्याउन कठिनाई भएको उल्लेख छ। मानवीय क्षति नभए पनि घरमा रहेका सबै सामानहरू जलेर नष्ट भएको पीड़ितहरूले बताएका छन्। अहिले नगर विकास समिति लमैको दमकल, प्रहरी, स्थानीयवासी लगायतको प्रयासमा आगलागी नियन्त्रणको प्रयास भइरहेको छ। घोराईबाट पनि दमकल पठाइएको प्रहरीले बताएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा आज छापा मारेको छ। विभिन्न मुलुकबाट आयात भएका सामग्रीको आयातकर्ताले न्यून विजीकरण गरी राज्य कोषमा दाखिला गर्नुपर्ने कर छलेको विषय सूचनाको आधारमा आयोगले त्यहाँ छापा मारेको हो। आन्तरिक राजस्व अनुसन्धान विभागका पदाधिकारी सहितको आयोगको टोलीले आज 11,58,240 बीजका मूल्यका 5 जाँच पास भएका 1,50,000 थान जापानी बाच मुभमेन्ट र 13,89,888 बीजक मूल्य भएका मोबाइलमा प्रयोग हुने 4 गिगा बाइट क्षमताका 36,000 थान मोबाइल सेक्सवेयर डिजिटल चिप्स बरामद गरेको आयोगले जनाएको छ। आयोगका अनुसार बरामद गरिएको ती सामग्री राजस्व अनुसन्धान विभागमा पठाइएको छ। आयोगले ती सामग्री कसले आयात गरेको र उनीहरूमाथि कस्तो कार्यवाही हुन्छ भन्ने बारेमा भने केही उल्लेख गरेको छैन। देशैभरि विद्यालय जाने उमेरका अझै 4% बाल बालिका विद्यालय बाहिर रहेको एक तथ्याङ्कले बताएको छ। शिक्षा विभाग तथा विभिन्न बाल बालिका सम्बन्धी कार्यरत संघ संस्थाले संयुक्त आयोजना गरेको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा यस्तो तथ्याङ्क देखाइएको हो। सन् 2013 नेपालका 35 जिल्लामा सञ्चालित मैले चाहेको सिक्ने वातावरण अभियानका क्रममा गरिएको अध्ययनमा बाल बालिका विद्यालय बाहिर रहँदाका कारण मध्ये बाल मैत्री वातावरण नहुनु, भौतिक सुविधाको विस्तार नहुनु, स्वास्थ्य सुविधा र बचावटका उपायको अवलम्बन नगरिनु लगायतका रहेको जनाएको छ। अध्ययनका क्रममा 50,000 भन्दा बढ़ी बालबालिकालाई उनीहरू कस्तो वातावरणमा विद्यालयमा अध्ययन गर्न चाहन्छन्, विद्यालयमा के चाहन्छन् भन्ने जस्ता जिज्ञासा राखिएको थियो। शिक्षा विभागका महानिर्देशक डा लव देव अवस्थीले विद्यालय बाहिर रहेका बालबालिका मध्ये अधिकांश बालबालिका अपाङ्गता भएकाहरू रहेकाले उनीहरूलाई विद्यालयमा ल्याउन अपाङ्ग केन्द्रित पठन पाठन कार्यक्रमको लक्ष्य लिएको जानकारी दिनुभयो। 5 दिनदेखि हराइरहेका सप्तरी जिल्ला इनरुवा गाविसका एक युवकको शव भेटिएको छ। धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा इनरुवा 9 निवासी 36 वर्षीय सचिन्द्र भनिने कुमरदेव यादवको शव फेला परेको प्रहरीले जनाएको छ। वैशाख 21 गते रातिदेखि हराइरहेका यादवको गाउँ नजिकको महुली खोलामा हत्या गरी फालिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। यसैबीच यादवको हत्यामा संलग्न रहेको आरोपमा स्थानीय 2 जनालाई पक्राउ गरी अनुसन्धान शुरू गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक राजकुमार वैदरवारले जानकारी दिनुभयो। बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा एक अयवालाई जिल्ला अदालत राजविराजले 6 वर्षको जेल सजाय सुनाएको छ। सप्तरी गोबरगाह गाविस स्थित उपस्वास्थ्य चौकीमा कार्यरत अयव हरेन्द्र देवले 2070 साल वैशाख 14 गते स्थानीय बालिकालाई बलात्कारको प्रयास गरेको भन्दै पीड़ित बालिकाका बुवाले आरोपी अयव देव विरूद्ध मुद्दा दायर गरेका थिए। अयव देवले पसलमा सामान किन्न आएकी स्थानीय 10 वर्षीय बालिकालाई गत वर्ष बलात्कारको प्रयास गरेका थिए। जिल्ला अदालत राजविराजका न्यायाधीश दुर्गा प्रसाद ढुंगेलको इजलासले कञ्चनपुर गाविस 9 निवासी 32 वर्षीय देवलाई दोषी ठहर गर्दै 6 वर्षको कैद सजाएको फैसला गरेको हो। सप्तरीमा मेरो श्रीमानको घर भन्दै घरभित्र पस्न खोज्ने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ। इटहरी विष्णुपुर गाविस 8 25 वर्षीय केशो सदाको श्रीमती भन्दै घरमा पस्न खोज्ने रेखादेवी रामालाई पक्राउ गरिएको हो। केशोको जेठी श्रीमतीले बहुविवाह भन्दै प्रहरीमा मुद्दा दर्ता गराएपछि प्रहरीले 23 वर्षीय रेखादेवी रामालाई पक्राउ गरेको जानकारी दिएको छ। प्रहरीले दुवैजनालाई पक्राउ गरी अनुसन्धान थालेको छ। कर नतिरेका 12 तारे होटललाई महानगरपालिकाले कार्यवाही गर्ने भएको छ। पटक पटक सूचना जारी गरेको करको दायरामा आउन आग्रह गर्दा पनि कुनै वास्ता नगरेकाले व्यवसायको चल अचल सम्पत्ति हस्तान्तरण रोक्का गर्ने निर्णय गरेको महानगरपालिकाले जनाएको छ। उप महानगरपालिकाका राजस्व महाशाखा प्रमुख महेश काफले करको दायरामा नआउने व्यवसायलाई करको दायरामा ल्याउन स्वायत्त शासन नियम 2055 अनुसार होटलको चल अचल सम्पत्ति रोक्न सम्बन्धित निकाय पत्रचार गर्ने निर्णय गरेको बताउनुभयो। उहाँको अनुसार महानगरपालिकाले सम्पत्ति हस्तान्तरण रोक्न भूमि सुधार तथा व्यवस्था मन्त्रालय, नेपाल राष्ट्र बैंक, कम्पनी रजिस्ट्रारको कार्यालय, पर्यटन उद्योग महाशाखा र स्थानीय निकायलाई पत्रचार गर्ने तयारी गरेको छ। लुम्बिनी बौद्ध विश्वविद्यालयले विश्वविद्यालयको अनुसन्धान कार्यलाई प्रभावकारी रूपमा अघि बढ़ाउन यसै वर्षदेखि अनुसन्धान इकाई सञ्चालनमा ल्याउने भएको छ। विश्वविद्यालयले शिक्षालाई समय सापेक्ष रूपमा गुणस्तरीय तथा अनुसन्धानमूलक बनाउँदै लैजाने विश्वविद्यालयको लक्ष्य अनुसार इकाई सञ्चालनमा ल्याइएको विश्वविद्यालयका रजिस्ट्रार डाक्टर पीताम्बर लाल यादवले जानकारी दिनुभयो। विश्वविद्यालयको केन्द्रीय क्याम्पस लुम्बिनीमा सञ्चालन गरिएको इकाईबाट अनुसन्धानमूलक कार्यक्रमको प्रभावकारिता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने विश्वविद्यालयले जनाएको छ। विश्वविद्यालयले बौद्ध दर्शनका साथै यससँग सम्बन्धित विभिन्न विषयमा अनुसन्धान गराउँदै आएकोमा हालसम्म विभिन्न विषयमा 72 अनुसन्धानकर्ताले विद्यावारिधि प्रयोजनका लागि अनुसन्धान गरिरहेको विश्वविद्यालयका डीन डाक्टर भद्र रत्न भद्राचार्यले बताउनुभयो। नवलपरासीको खजुरा खोलाबाट विभिन्न संघ संस्थाको नाममा अनियन्त्रित रूपमा नदीजन्य वस्तुको चोरी निकासी भइरहेको भन्दै स्थानीयवासीले नियन्त्रणका लागि सम्बन्धित निकायसँग माग गरेका छन्। विभिन्न स्थानीय आमा समूह क्लब लगायतको नामबाट भवन निर्माणका लागि भन्दै प्रहरीको मिलोमतोमा खोलाबाट अनियन्त्रित रूपमा ढुङ्गा बालुवा र गिटी